की छोरी भन्छौ खैता गुन्यु चोली, नेपाली की छोरी भन्छौ खैता गुन्यु चोली, हातमा चुरोट खैरो कपाल अंग्रेजी मै बोली। भुल्यौ प्यारे तिमले हाम्रो भाषा भेषलाई, भुल्यौ प्यारे तिमले हाम्रो भाषा भेषलाई, तर कहिले नभुला प्राण भन्दा पानी प्यारो हाम्रो देशलाई। भुल्यौ प्यारे तिमले हाम्रो भाषा भेषलाई, तर कहिले नभुला प्राण भन्दा पानी प्यारो हाम्रो देशलाई। Thank you. मादलु को ताला सारंगी को धुनै राम्रो मादलु को ताला मत पारेर देउडा सँगै बस्यो माया ताला भुल्यौ त्यारे तिमले जोधी घरमा गाएको हमले भुल्यौ क्यारे तिमले रोधी घर